ने देखा यार को अभियान में देखा तो जाते यार अभियान में कुछ देखा दुनिया में आकर के अल्लाह ही को ले लिया अल्लाह ही के मार्ग पर दोबारा आने जाना लव अल्लाह हम सब लोगों अपनी मोहब्बत और नस्बत से सत्ता पर जो मतलूब है हमसे अल्लाह उसके लगने की उसको हासिल करेगी काली साहब पाली पटेल बताया फरमाते हैं कि हम पहले भी नमाज अल्लाह काली साहब पढ़वा रहे हैं पटेल जिनके बारे में अगर उनके से फरमाते हैं कि अगर अल्लाह पूछेगा तो क्या लाया होगा तो काली को पेश करते बड़े आदमी कोई भी कह रहे हैं पहले भी नमाज का रोजा करते थे मगर इन मसाए के केंद्र में जाकर के नमाज रोजे की अकेली कुछ और हो गई अल्लाह ताला हम सब लोगों को नमाज की तिलावत की जो मजबूर शरीर है इनके जोड़ के मत मत नमाज तिलावत दोस्तों बुजुर्गों अल्लाह ताला ने जिक्र फरमाया है कि तीन नक्शों का जिक्र फरमाया है अम्मारा लवामा और मुतमैना अम्मारा वह है जो बुराई को कबूल करता है अम्मारा मतलब अम्मारा तो विश्व पाशे करना है अम्मारा विश्व का हुई बुराई का हुई करता है उसके बाद दर्जा है लवामा जो किसी बुराई पर मलामत अपने नफ्स को करता है तो शर्मिंदगी होती है कि हमने अल्लाह के नाम फरमाया यही लगवा पाए जिंदगी भर उसी के लगा रहता है ये भी एक दर्जा है बहुत अहम दर्जा है लगवा गुनाह हो गया हम तौबा करते हैं हमारी गुनाहों को माफ फरमा करें मामूली बात है एक लक्ष्य पूछ रहे हैं हम मार्गी से निकला लवामी कह रहे हैं और लवामी के पास बहुत महीना हो गया जिसके अल्लाह ने तालीम दिया है या अगर महान लक्ष्य बोल रहे हैं कहीं ये नहीं क्या या अगर नफ्स अम्मारा कहाँ गई नफ्स अम्मारा को खत्म नहीं किया है मैं कहा या अगर नफ्स लवामा इसको खत्म नहीं किया है लेकिन यही नफ्स लवामी में पहुंचा जब खुदा इसको खत्म उनको अपना मुखातों बनाता है किसी जरूरत है नहीं हम लोग किसी की जरूरत के लिए जो सिस्टम हो जाएगा बढ़ जाता किसी कोई शेख किसी अपने मरीज को खिताब करने का कुछ रहता है नाम को होता है जिसको अल्लाह ताला फरमाए कितनी खुशी की बात है मतलू भी चले हम सब जोर से अल्लाह चाहता है ऐसे आमाल करो ऐसे अखलाक दुरुस्त करो ऐसे अपने रंग को सुधारो कल की इलाह करो कि हम माया को क्या करें कहते हैं कल ये सभी ही है लागत को मालूम वाला बनू इला मन अतल्ला है क्या कल ये सभी कल ये सभी बनाने का असर होता है न अम्मारा को अल्लाह पुकारता है न लवा को मुतमैन को पुकारता है इस बात से इतना वाली कैफियत नफ्स पैदा करने की जरूरत है इसी बात से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई अल्लाह मेरी नफ्स अल्लाह को लेकर मुतमैन दो मिनट दो मिनट लेकर पाए बतला कर पता है बता कर देता है ये किताब शेख जी ने अदाय कर देखी बहुत आरिफ हजरत हामी दादुल्लाह ने हजरत हामी जब उनके सोबन में रहने के लिए मक्के में गए थे एक तो उदाहरण सोहबत में रहने के लिए हजरत हाई साहब के बिंदर ने वहां सारे गए थे जाने के लिए खानखा में थे हजरत हामी ये किताब क्या हजरत हाई साहब ने वैसे पर इसका चश्मा कर दो उन्होंने तरीबा किया दाई बात है कि एक तो अता चंद्री की किताब हजरत हरी साहब तरीबा में भी कर रहे हैं मां थानी जी और मां थानी जी का तरीबा किया है ये मेरे हाथ से एक साल की कर रहे हैं इसके मैं आगे बढ़ता हूं ये चाहता है कि पढ़ते ही रह जाए, ध्यान नहीं करता रहता। उसी में एक मजमून है जो अभी जी में है, मजबूत सुना और साफ है नफ्स की किस्म है हमारा लवामा मुतमैना सिर्फ बता रहे हैं। हर सुबह उतारा है अपने कलाम पाक में किसी नफ्स को मुखातब नहीं किया, सिवा नफ्स मुतमैना खुदूरियत या अयोध्या नफ्स मुतमैना फरमाया, हमारा नहीं फरमाया, लवामा नहीं फरमाया। कोई नफ्स अल्लाह के खिताब के लाग नहीं सिवा मुतमैना है, तो ऐसे नफ्स को हम लोग मजूम होना चाहिए, उसके लिए सभी होना चाहिए, कोशिश होनी चाहिए कि हम अल्लाह के खिताब के लायक बन जाए। या आगे कहा पहनना इस जगह के अलावा बेटा रात ये जो मर्जी है पसंदी के बाकी पसंदी के जन्नत हो जाए, कहीं अम्बारा को लवामा को खिताब नहीं किया। हर इंसान मुकल्लफ है पाएगा कि अपने नफ्स को मुतमैना बनाए ताकि अल्लाह ताला के खिताब के लायक हो जाए। खिताब पाकि ताला ये मामूली नेमत है, जिस नफ्स को अल्लाह खिताब फरमाए उस नफ्स में कितनी अजमत है। हर शख्स मुकल्लफ है कोशिश करे कि हमारा नफ्स मुतमैना हो जाए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद और फरमाई नफ्स मुतमैना या ये दो नफ्स गाय अल्लाह मेरी असर अगर नफ्स देखो मुतमैना तू मेरे जगह पाए बता बेटा जाए बता बेटा याद कर तजमा दे। ऐसे नफ्सों को हुजूर सल्लल्लाहु अलैहि वसल्लम कोई दुआ कर पा रहे हैं तो क्या उम्मत को जरूरी नहीं कि दुआ करें? क्या उम्मत के जरूरी कि मुतमैना अपने नफ्स मुतमैना करने के लिए सभी करें? जहां भी जाना हो हमारे अंदर धारी फरमाते हैं कि अपनी इस्लाह के लिए अगर सौ घर पर मुझे जाना होगा तो मैं जाऊंगा, आप नहीं करूंगा। अगर धारी नहीं देता मैं एक शेख बाद दूसरे शेख से कोई नहीं देता, चाहे मुझसे कुछ हासिल हुआ हो ना हुआ हो लेकिन जा नहीं देता। अगर धारी फरमाते हैं मुझे अगर सौ घर पर जाना होगा अपने दम के इस्लाह के लिए जाऊंगा। इस्लाह इसी पर मेरे दोनों ने जन्नत मदद कर रहे हैं, अल्लाह की रजा मदद कर रहे हैं। हम सब लोगों को तौफीक दे अपने नफ्स को नफ्स मुद्दा बनाने की तौफीक दे, रोकलक नहीं होनी चाहिए। बरमाते हैं कि अव्वल की नफ्स तीन तरह के हैं, अम्मारा लवामा मुतमैना है। हर सुबह उतारा ने अपने कलाम पाक में किसी नफ्स को मुखातब नहीं किया सिवा नफ्स मुतमैना के। कोई न हमारा मुखातब बनने के लायक है न लवामा बनाने के लायक। हाँ जब नफ्स यही मुतमैना हो जाए तो अल्लाह से खिताब का राज चलता है। मुतमैना के माने नशे जमीन के हैं, तो चूंकि इसे नफ्स नशे जमीन बनाए तो अल्लाह के खिताब के राज हो जाए, और जब तक बर्तरी है हम हैं तो खुदा के मुखातिब नहीं बन सकता। जिसने मिटाया अपना नाम निशान, जिसने मिटाया अपना नाम निशान, हम तकलीफ का बड़ा सुनना मिटाने पर है। जिसने नफ्स को मिटाया अल्लाह ताला के लिए, अल्लाह ताला के लिए झुका तवाज़ो इख्तियार किया, इंतजार इख्तियार किया तो अल्लाह ताला उसको बढ़ा दे। इस तवाज़ो और इनके साथ इस तरीके की जान है, सब कुछ है वलायत की है सब कुछ, लेकिन अगर नफ्स में तरफ़ है नीचे के रो पर नहीं बदलता नफ्स है ना तला सब कुछ तो तमाम शायद में उन्होंने इन नफ्स की इस्लाह के लिए बहुत कुछ मुजाहदात किए हैं रियाजात किए हैं। जब नुस्ख नफ्स झुका है अपने को मिटाया है तो अल्लाह ताला ने बुरा नहीं अदा फरमाया, फरमाते हैं कि नहीं मिटा भी चढ़ी हुई है। اللہ تعالی شیخ ابراہیم بلوما تعالی کا ہے. ہر سبحانہ تعالیٰ نے اپنے کلام پاک میں کسی نفس کو مخاطب نہیں کیا سوائے نفس مطمئنہ کے. امارہ کی جان میں فرمایا ان نفس لامار ہمارے مریض یہ کہتی ہے نفس وہ ہے جو برائیوں کا حکم کرتا ہے. خطاب نہیں فرمایا اور لوامن صاحب لا اقسم بنفس لوامن یہ فرمایا کوئی تعریف نہیں فرمایا یہ. لیکن اللہ نفس کو کہتے یا تو وہاں لوامان ہم مارا نہیں کرتے. یہاں کیا فرماتے ہیں یا کہتا ہے نفس مطمئنہ ان جیسی اجازت کرا دیا لوگ اپنے رب کی طرف بہت مجاہدہ کر چکے. اب تمہاری بلندی کا وقت ہے تم نے اپنے کو مٹایا تھا ہم نے تم کو زندہ کر دیا. یہ چیز ہے مجھے کہنے میں کچھ ہی معلوم ہوتی ہے لیکن ہے ضروری ضروری. اللہ ہم سب کو توفیق دے اپنے کو مٹانے پر. جس نے مٹایا رحمان عمدہ سے ماں چاہے ماں محمد احمد تھا وہ ایسی مٹائی ہوئی ان کے شیخ کہتے تھے ماں بدل رہی تھا کہ کہو محمد مرا مرا محمد محمد احمد جیسا کسی اپنے کو مٹایا لوگوں سے کہتے تھے کہ دیکھو محمد احمد جیسا اپنے کو مٹایا ہے بعد میں نام دیتے تھے اس چیز پر. لیکن سب کچھ پوری قربان اللہ ہے. اخیر میں تو مزدور مسائل کو تو ہم محمد احمد ہی سے پڑھے تھے گرودان جی جاتے تھے کہتے تھے ہے کہ اس وقت ماں محمد احمد صحیح تھا مزدور بول ماں ہو گئے آواز ہی ہو گئے سب محاورہ سب ہو جاتے تھے. اللہ تعالیٰ مٹایا خود ان کے شیخ کہتے ہیں کہ محمد احمد جیسا کسی نے مٹایا اپنے کو مٹایا تمام اچھا اتنا مطلب حضرت معاملہ ویسا ورگ آ چکے ہیں. ہمارا شیخ ملو سبھی آ چکے ہیں بہت بہت تعریف کیا شیخ رحمت اللہ نے گئے تو اللہ تعالیٰ نے کہ یہ جو کو مٹاتا ہے تو اللہ تعالیٰ اس کو بڑھاتا ہے مرتبہ سے اللہ رفع ہوتا ہے جو اپنے مٹاتا ہے. ایک سرحد کے کوئی عالم ہے ایک بچہ بہت زمان سے ملا ہے تو کہا کہ آپ کا نام کیا ہے. کہا مجھے مولانا فرح صاحب کا ہے. کہا لا حول ولا قوۃ الا بالله اپنے کو اپنے ہاتھ اپنے مولانا کہتے ہیں اپنے کو مولانا کہتے ہیں. اچھا بتائیے کس لیے آئے ہیں. کہا حضرت کسی کو مٹانے کے لیے آیا بس گلے سے لگا دیا ہے اسی کو مٹانے کے لیے. مولانا کی جو ہے یہ جھگڑ نہیں دے رہی بہت علماء پسند کرتے ہیں. کیا کہتے ہیں کیا نام کیا مولانا پورا کیا لاہور بول رہا اپنے منہ سے آپ مولانا سن کرتے ہیں. تو جب ٹھنڈے ہوئے مار صاحب نے مانتا تب پوچھا کیسے آیا کہا اسی کو مٹانے کے لیے آیا بس گلے سے لگا دیا. واہ اس کو مٹانا معمولی نہیں. اللہ تعالیٰ ہم سب لوگوں اس بنائیت اور نیچی کی توفیق کا عمل کروایا. جتنے حضرات جاتے تھے حضرت ثانی کے ہم مٹانے کے لیے جاتے تھے. حضرت ثانی کیا ہے ارشاد گئے کہا ہم آپ کی صحبت میں رہنا چاہتے ہیں. انہوں نے کہا فرمایا کہ اسنائے قیام میں آپ کی مخاطبت اور مکاتبت کی اجازت نہیں ہوگی. نہ آپ کرا سکتے ہیں نہ کچھ لکھ سکتے ہیں. بیٹھے کہا حضرت مدو منگو حضرت یہاں کچھ بات علمی ہونے لگی تو بولی کہا آپ کا اپنا خیال ہے کہ مخاطبت اور مقاطع آپ کو بولے ہیں. کہا حضرت میں بھول گیا تھا جانے بولے کیا چلیے جائیے کھڑے ہو گئے. کہا حضرت میں بتاؤں گا. کہا بتائیے. کہا یہ علماء جو بیان کر رہے تھے آپس میں تو مجھے معلوم ہوا کہ مجھ کو بھی بولنا چاہتی ہے تاکہ مجھ کو بھی لوگ عالم سمجھے وہ نہیں اس بچے کی کوئی جانتا نہیں. کہا میری یہی تجویز ہی بچے سے ان علم تو کیا کمال ایمان مزدور بیان ان علم تو کیا کمال ایمان علم بھی بھی طغیان ہوتا ہے جسے مال بھی ہوتا ہے. اور ہمارے حضرت بات ہیں وہ کہتا ہے عبادت عبادت میں بھی طغیان ہوتا ہے. حضرت آگے بڑھائے یہ مجموع دھیان ہے یہ ندی علم طغیان نماز ایمان صرف مالی میں طغیان اچھا کشی نہیں ہے علم کے اندر اس کو بھی بڑا جب تک نہیں کرو گا بالکل پاؤ گے. فلا علم کا فرق اور مشکل یہ مجبور بیان ہے ان ندی علم کو گیا کمال ایمان. تو حضرت آگے بڑھا دیتے وہ کدا عبادت عبادت سے بھی گیان ہوتا ہے عبادت سے بھی غرور پیدا ہوتا ہے. اس برابر جو اپنے کو مٹانا سب سے بڑی جس نے مٹایا اپنا نام و نشان ہفتہ دن کا بڑا سوچا مٹانا بہت ضروری. جن لوگوں نے حضرت تھانے کے لیے برداشت کیا کہاں سے کہاں پہنچے. اس طرح پر اللہ تعالیٰ ہم سب لوگوں کو اللہ کے لیے اپنے کو جھکانے کی ضرورت پڑ رہا ہے. جب تک جھکاؤ گے کچھ نہیں ملے گا. بہرحال فرمان ہے لاؤ کسی نے سما لفظ مطمئن نہیں کی. اس طرح پر ہمارا حساب یہ نہیں آیا. اس طرح پر اللہ تعالیٰ نے نفس مطمئنہ کو بہت بڑا مرتبہ کیا ہے. فرمایا یا آیا تو ہر نفس مطمئنہ ان سے الى رب کا راضی سمر لیا بس اسی سے واضح بس اسی سے میرے دخول جنت کے لائق کی صورت میں ہوگی جبکہ تمہارا دل مطمئنہ ہو جائے گا تمہارا نفس مطمئنہ ہو جائے گا. اماروی کی صورت میں تم خطاب کو بھی لائق نہیں ہو لوامی کی صورت میں تم خطاب کی لائق نہیں ہو. اپنے نفس کو مطمئنہ بناؤ. اسی طرح کا نبی اکرم صلی اللہ علیہ وسلم دعا فرمائی اللہ نے اثر کے نفس میں تمہیں مطمئنہ تو میرے دل آئے و تردا کے نظائے و تکر کے اذائے بہت سندر ہے. کہتے ہیں دوسرا پر اس کا ایک نقص ہے اللہ تعالیٰ نے مطمئنہ تمہارے نفس نے معلومات یہ بھی ایک بہت بڑا خطاب ہے. اس نفس مطمئنہ کی بہت بڑی ایک تعریف ہے کہ نفس مطمئنہ سے خطاب ہونا ہے. مہاراج اللہ تعالیٰ نے فرمایا اس لیے رب کے راستے سے بچا سے مجھے چلانا ہے. اس لیے نفس مطمئنہ لوٹو اپنے رب کی طرف راضی نہیں ہو بچی تم راضی ہو ہمارے احکام سے تو ہم راضی ہوئے تو ہے یہ جنت میں داخل کریں گے. جو ہمارے احکام سے راضی ہوگا ہم اسی سے راضی ہوں گے. جو ہمارے احکام کے نام فرمانی کرے گا وہ ہماری رحمت سے دور ہوگا. ان رحمت اللہ قریب محسن اللہ کے رحمت محسنین کی قریب معاصین کی قریب نہیں گناہ گاروں کی قریب نہیں اللہ کے رحمت مطلوب ہے. اس طرح پر رحمت کی طلب یہاں سچ ہو جائے اللہ برحم فرمان ہمارے نفس پر رحم فرما ہماری سرکشی پر رحم فرما کے سرکشی کو دور فرما اس سب وہاں چار بجا کر بیان کرتے ہی رہتے. اس میں اشارہ ہے کہ نفس ہمارا اور لوامہ کو اعزاز بندو ہونے کی اجازت ہے. ان کو اعزاز یا اس میں نفس ہمارا نہیں کہا لوامہ نے کہا مطمئن وہ ہمارے بھی لائق نہیں اس کو خطاب کرے اللہ تعالیٰ. جب تک لوامہ لائق نہیں کہ اللہ خطاب کرے ہم یہی نفس جب مطمئن نہ ہو جاتا ہے تو اللہ کا خطاب کے لائق ہو جاتا ہے. اس طرح ہر بندہ بچہ مغلب اس بات کا اس چیز کو حاصل کرے کوشش کرے دعائی کرے. نبی اکرم صلی اللہ علیہ وسلم دعا فرما دیتے اور بار بار ملاد مقبول ہیں یا آگے رب راج پتی ہے. بلکہ یہ دور نفس مطمئنہ کو نصیب ہے چونکہ اس میں صفت اطمینان ہے اس لیے حکم ہوا کہ اپنے رب کی طرف خوش اور پسندیدہ ہو کر چلو. تمہارے اندر اطمینان کی کیفیت فنا کی حیثیت نزول کی ہے توازن کی حیثیت صفت پیدا ہو چکی ہے. اس طرح کا تم اس لائق ہو کہ ہمارے دربار میں آؤ. اللہ کے دربار میں اپنے کو مٹانے ہی سے جایا جائے خود لائی اللہ اکبر سب سے اس کے اکبر ہونے کا یقین تو اپنے فروتنی اور آدمی کا یقین جب تک پیدا ہوگا خدا کے دربار میں جیسا نہیں ہو سکتی. اس جناب میں جو ہمارے اندر بہت فرماتے تھے کہ جو شخص نماز میں بعض اللہ اکبر کہتا ہے جو اس کے اندر کبر کیسے موجود ہے. نماز میں بار بار کہا جائے گا کہ اللہ سب سے بڑا ہے, تمہارے اندر بڑائی نہیں ہے, تم اپنے کو جو ہے جھکاؤ گے, نماز نماز ہوگی اور تلاوت تلاوت ہوگی, کچھ نہیں کہتے تھے وہی رہو گے بڑی جو ہوتے ہو گے. بہت بہت رمضان بھائی جی پیر کرتے رہتے بندہ خاص طور سے نفس کی اللہ جس نے مٹایا اپنا نام و نشان ہم تخلیق کا بڑا سوچا. یہ تو بام محمد وہ شاعر نہیں تھے لیکن کسی کی تعلیم جھکاؤ اپنے کو یہ ضرور کرتے تھے جو اللہ اکبر بابا چاہتا ہے اس کے دل میں کیسے کب رہے سو لے جانا. نماز ایسی پڑھتے تھے جس نے مار بتایا کہ ایک بندے کی ہزار پڑتا ہے. کسی نے کہا بھائی خوشوں میں سے نماز کیسے ہوتی تھی, اگر تھارینی کے خلیفہ نے کہ اگر تم نماز خوشی سے دیکھنا چاہو تو مجھے اس اللہ کی نماز کو دیکھو. ہم لوگ دیکھتے ہم سمجھ نہیں تھے کہ مولانا ہے کون کہاں ہے کچھ اور نہیں آتا. ہمارے گھر گئے اگر بادشاہ سلا تھا اس کو تو دیکھا سلزے میں ہمیں رو رہے ہیں دیکھا من ہے گا آج اتنا بادشاہ رو رہا ہے کیوں تو میں گیا حضرت کے کمرے میں گھوم رہے تھے شاید کسی نے دیکھا اسے. اب تو دیکھیے اپنے حال کا ایک فارم کا خاصیت اپنے حال کا ایک وقت میں نے خود حال میں دیکھا حضرت فرمایا کمر انسان پڑھایا ہم نے تو اپنے کو مولوی ہونا بھی ظاہر نہیں کیا کہ آپ کو کوئی مولوی سمجھے کام میں نہیں کرتا جس نے مٹایا اپنا نام نشان ہفتہ تین کام سب سے پیار سے روتے ہوئے تلائی میں جو پیر چوتی حافظ یہ لیے بڑا سب باقی جو پیر چوتی حافظ ازما قدم لے لو چو جن کی وہ حوصلہ کی طرح کے شباب ہو رہا پڑھ رہے تھے ڈال رہے تھے میں کہوں گی یہ بڑی چوتی اب اٹھے ہوں گے اب میں خارج سے نکلوں اپنے کو خطاب کر لے چوٹی آپ آج میں قدر دے رہی ہوں زندگی وہاں بسان کی طرح میں شبا بولا ترجمے کی پارٹی ہو جاتی ہے چوٹی چھٹی آپ جب تم بڈھے ہو گئے اب میں قدر سے نکلو یہ جوانی میں سب چیزیں جائے تھے بڑھاپے میں جائے نہیں ہے اب تو آؤ سکھا کی طرف یہ رمضان اسی لیے اپنے کو مٹایا جائے نفس کے اندر شاہی سے ہی پیدا کی جائے نفس کے اندر اطاعت کا مادہ پیدا کیا جائے انقیاد پیدا کیے جائے کھانا پینا سب اللہ تعالیٰ نے تاکہ یہ کیفیت پیدا ہو اس کو اچھا ہمیشہ استعمال ہونا چاہیے کہ ہمارے نفس یہ کیفیت آئے ہی نہیں جب جو رمضان گزرتا تھا وہاں استعمال کرتے رہتے تھے دیکھو اپنے نفس اصلاح کے لیے آیا ہے روزہ زندگی محبت در آگے جوانی میں تو جائز ہے جو کام کرو نہیں بڑھاپے میں بھی وہی آئے افسوس ہم لوگ گھوم رہے ہیں بارہ اس میں اشارہ ہے نفس امارہ اور لوامہ کو بے اعزاز وضو ہونے کی جانب اللہ تعالیٰ نے امارہ کو خطاب نہیں فرمایا نہ لوامہ کو تو اس لائق نہیں کہ تم کو خطاب کرے خدا کہہ رہا ہے ہمارے اعزاز خطاب کے لائق نفس مطمئنہ ہے جو آج ہم جانتے ہیں یا آئی تو ہم نفس مطمئنہ ایک وقت کرا دیے کم مرضی ہے ہمارے بندوں میں داخل ہو جاتا ہے معلوم ہوا کہ بندوں میں داخل کب ہوگا کہ بڑے نفس کو چھوڑو دوستو کس کے کتنے روزے کو دیکھتے ہیں رمضان کتنا نفس مرا کتنی توازو پیدا ہوئی کتنا انتشار پیدا ہوا ہے اس کو دیکھو اللہ تعالیٰ ہم سب لوگوں کے اندر جو کیفیت روزے سے مطلوب ہے وہاں مانا کرایا جائے ہم سب کو مطلب رمضان من جعل هو فحضرت میں مقبول مصوری ہے تو کہا جدی خانقاہ میں لوگ ہیں یہ سب یہ دعا پر ہیں چار کے لیے بھی دعا پر ہی آتی ہے یاد آئی نہیں تو بچہ سے مصوری اور ہم اس سب رمضان کے پوری ہوئے برکات ملے گی تم کو تم نے چار کی بھی دعا نہیں پڑی کیا ملے گا یہ سنت کے اتباع کیا دیکھنے میں باہر اہتمام سنت ہے چار کا دیکھنا مگر وقت کون ہے اوپر جا چار دیکھو سنت کے اتباع تاکہ پہلے ہی سے رمضان کی اہمیت اور عظمت پیدا ہو جب عظمت ہوگی رمضان کی تو تم کو عظمت ملے گی جب تمہارے نزدیک رمضان کی کوئی وقت نہیں تمہاری بھی کوئی وقت نہیں اللہ ہم سب کو شکر ہے چونکہ زندگی بھر یہی سب سنا ہے عمل تو نہیں ہوگا لیکن اس طرح کو بات تو نہیں کرنا چاہتا ہے پس زمین کو جب اس نے تواضع احساس کر وسیعت کیا کی تو مولا نے اس کی تعریف کی تاکہ اس کی تعریف فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے جس نے تواضع کا تیار کیا اللہ کے واسطے بلند قدر کیا اس کو اللہ نے کلمہ شرک کا بھر ہے جس نے تواضع کی جس شرط نے تواضع کی اللہ کے لیے من تواضع لیتا ہے اللہ کے لیے اللہ تعالیٰ اس کی قدر کو بند کر لیتا ہے جو اللہ کے سامنے جھکتا ہے رکوع کرتا ہے سجدہ کرتا ہے دل میں بھی اپنے اندر جھکاؤ پیدا کرتا ہے تو اللہ اس کو بڑھاتا ہے اس لیے نہ رب کے راز ہے جب مرضی ہے جب جھکایا تو کیا فرمایا لوٹو اپنے رب کی طرف تم راضی ہوئے ہمارے احکام سے اب ہم راضی ہوئے یہ ہمارے کے ساتھ مرضی ہے تم کو مرضی بنا دیا معلوم ہوا کہ اطاعت اور فرما برداری سے اللہ تعالیٰ کے اللہ تعالیٰ کے نعمات کا اہل بنتا ہے جب اپنے کو جھکاتا ہے تو اللہ تعالیٰ اس میں اشارہ ہے کہ نفس امارہ اور جوامہ کو اعزاز ضرور ہونے کے جاتے ہیں ان کو اعزاز نہیں ملے گا نفس اللہ ہی کا ہے امارہ بھی ہے جوامہ بھی لیکن اسے جھکائے نہیں اس میں اللہ تعالیٰ اس کو اپنا نفس نہیں کر پا رہے ہیں جس نے جھکایا اس کو کہا جاتا ہے کہ اے نفس مطمئنہ تم نے ہمارے لیے اپنے کو جھکا دیا تو تم ہمارے بندے خاص ہو ہم تم کو اعزاز مقرر کریں گے اللہ تعالیٰ ہم سب لوگوں کو اس دولت سے مستقل رمضان آتا تھا جب جو وقت گزرتا تھا بھائی رمضان گزرنا ہے اس کے قدر کچھ حاصل کر کیا بات اور زیادہ سخت رہتے تھے سخت رہتے تھے اسلام کے لیے اللہ تعالیٰ ہم سب لوگوں کو ان کی تعلیمات کا عمل کریں تعلیمات سب سے کسی باہر کرنا نہیں کر سکتے اس میں اشارہ ہے نفس عمارہ اور عواموں کو بعزاز رجوع ہونے کی جائے نہیں بلکہ یہ دولت نفس مطمئنہ کو نصیب ہوگی کہ اللہ اس کو خطاب کرے چونکہ اس میں وسط اطمینان ہے اس لیے حکم ہوا کہ اپنے رکھ رہا خوش اور پسندیدہ ہو کر کرو چونکہ اس کے اندر جھکاؤ ہے جھکاؤ اللہ کو پسند ہے اللہ کے سامنے جھکا من دوا کا نجا رکھو اللہ بہت جو اللہ کے لیے جھکتا ہے اللہ ہی کے سامنے نہیں بلکہ اپنے بھائیوں کے سامنے جھک جاتا ہے تو اللہ تعالیٰ اس کو بولنے کی ادا کر پاتا ہے من دوا کا نجا دوا دو مخلوق کے ساتھ دوا دو میں تو ہم سے بڑے ہو بہتر ہو ہم تمہاری قدر کرتے ہیں ہم تمہاری عزت کرتے ہیں اللہ ان کی عزت بڑھا دیتا ہے یہ ہے سلوک مولانا سلوک کی اللہ اپنے نہ سمجھنا یہ سلوک فرماتے ہیں کیونکہ ہم نے تیرے لیے اپنے درگاہ میں آنا اور اپنے بہن سے رہنا موقع فرما دیا جو اپنے کو جھکاتے ہیں اس میں آدمی کو ترغیب ہے مقامی اطمینان پر اور اس مقام تک کوئی نہیں پہنچ سکتا دروازے کی اطاعت اور در کی ترغیب ہے جب تک کہ اپنے عبادت سے نظر انداز کو لے اللہ ہی کا حکم رہے گا تو اللہ اپنے دروازے سے کرے گا اس دلی کے عالم کے لیے اور آخر میں جود انعام سے تم نوازے جاؤ گے اللہ کے سامنے یہاں پر تم جھکے تو اپنے یہاں اللہ تعالیٰ جود انعام سے تم کو مشرف فرمائے گا. بہرحال یہ طریق سے مولانا دونوں چیز ہے, عمل بھی ہے اور اجر بھی ہے. جب عمل میں آ کے تم مستعد ہوگا تو اللہ تعالیٰ دینے میں کچھ سستی نہیں کرے گا, جو بھی معلوم کرے گا جھوکوں کو بتائے. یعنی کچھ مرنا سے دنیا میں اس کے احکام و آخرت میں جود والا, تم اگر کچھ ہو کے دنیا میں احکام سے اللہ کرتے تو اللہ تعالیٰ تم کو خوش کر لے گا. جود انعام سے دنیا میں تم کو جھکنا ہوگا تو اللہ تعالیٰ کے عنایات کا کرم تم پر نازل میں حل ہوگا. اس میں بندے کو آگاہ کرنا ہے کہ رجوع اللہ بدون تمانیت اور رضا کے موصل نہیں ہو سکتا. جب تک تمہارے اللہ تو رضا والی کیفیت نہیں ہوگی تمہارے اندر جھکاؤ نہیں پیدا ہوگا, اور جب تک جھکاؤ نہیں پیدا ہوگا اللہ کے عنایت مقبول نہیں ہوگی. اس میں اشارہ ہے کہ جب تک اللہ سے دنیا میں راضی نہ ہو اللہ کے نبی آخرت میں مرضی و پسندیدہ نہیں ہو سکتے. جھکاؤ کر من دبا جائے کو ملتا ہے, جو اپنے کو جھکاتا ہے تو وہ بھی جھکاتی ہے, سجدے ہی جھکاتا ہے. سب سے زیادہ قرب اللہ کا سجدے میں ہوتا ہے. حضرت بادشاہ فرما صاحب فرماتے ہیں کہ جب میں سجدے میں جاتا ہوں تو ایسا مانتا اللہ نے تو کیا کر لیا. ایک بزرگ میں گیا نام بھی پوجا تھا تو وہاں کی بہت بڑی شیخ نقش مندی, تو انہوں نے کہا کہ کچھ وہاں ایک نقش مندی بزرگ تھے ان کی کچھ بات بتاؤ نام نہیں بتلا ہے. وہ فرماتے تھے کہ جب میں سلسلے میں جاتا ہوں ایسا مانتا ہے اللہ نے اس کو پیار کر دیا, بہت خوش ہو گئے وہاں زندہ ہے بہت خوش ہو گئے. اللہ کے سامنے جھکنا سب سے بڑی نعمت, سب کے سامنے جھکے اور اللہ کے سامنے جھکے اس کے بچے بدبختی ہو نہیں سکتی. بڑی اسرائیل کو بہت جانتی ہوگی انہیں کہ ہم کو سزا کر دو, بڑی اسرائیل نے کہا, بڑی اسرائیل سے قابو کر دو تو ٹھیک والے تھے. پھر انہوں نے کہا ہم انبیاء کی اولاد ہیں, غلط اللہ کے سامنے جھکے قسم ہے لاکھوں قسم ہے یہ جھکے نہیں بڑی اسرائیل, یہ تمہاری بڑی اسرائیل نہیں تھی وہ دوسرے دوسرے جو محمد. فرعون نے بہت کہا کہ تو ہم کو سزا کرو, انہوں نے یہ لفظ کہا ہم انبیاء کے اولاد ہیں ہم غیر اللہ کے سامنے جھک نہیں سکتے. قتل کر اللہ کے سامنے جھکنا یہ سعادت کی بات ہے. اللہ ہم سب لوگوں کو صحیح جھکاؤ عطا فرمائے, اللہ کے سامنے جھکوں سجدہ یہ اس لیے سے اللہ اس لائق ہے کہ ان کے سامنے تعلیم کا معاملہ کیا جائے, جھکاؤ کا معاملہ کیا جائے, رکو میں سوچو کہ اللہ کے سامنے جھکے. سجدے میں جس طرح سے آیا ہے کہ سب سے زیادہ خود بندے کو سجدے کی حالت میں ہوتا ہے. جہاں تک شاہ کو تماشا میں کیا تھا جب ہم سجدہ کرتے ہیں تو ایسا معلوم ہوتا ہے اللہ نے ان کو کیا کر دیا. جب میں یہ بات نہیں جڑی ہے بہت خوش ہوئی کلام اللہ سے اللہ تعالیٰ گری بیان کیا فرماتے تھے جب قرآن سنت آئیں گی ہمارے پاس تو میں کہوں گا اے بی اگر قرآن سنانا ہوں تو سناؤ نہ جاؤ ہم کو دعائی دے دیتے ہیں. جن باتیں بیان کے میں اپنے مسائل اللہ تعالیٰ ہم سب لوگوں کو قرآن پاک سے رمضان میں خاص تعلق और जो इबादत होती है अल्लाह का जिक्र उसको भी मजा लाना चाहिए। बहुत ही अतियात का ईमान नहीं है, अतियात आम अतियात होती है, इसमें हमको आपको नौकरा नहीं बनना चाहिए, लापरवाही नहीं करना चाहिए, हमेशा ईरानदाज नहीं आता खासतौर पर हम होंगे नहीं, जबकि आपकी उम्र में हम हैं जो आपकी हमको खूब चौकी को इनावत की, रुजू ईरानदाज की, हकीकी तिलावत की, हकीकी जिक्र की चौकी अल्लाह। आखिर में इसमें बंदे को आगाह करना है कि रुजू अल्लाह बेदून तमानीनत और अल्लाह के मौसर नहीं होता, असल रुजू जबकि तमानीनत होगा और अबदियत होगी तभी रुजू सही मानन हो सकता है। इसलिए इशारा है जब तक अल्लाह से दुनिया में राजी न हो अल्लाह के नजदीक आखिर में मर भी नहीं हो सकते, तुम अल्लाह के अहकाम में यहाँ राजी हो तो अल्लाह तुमसे राजी हो जाए इनाम के साथ, तुम अल्लाह के एतराज से राजी हो दुनिया में तो अल्लाह ताला राजी होगा इनायत के साथ, वह हर जदा हुए जाने के गायब इतराज के बदला गाय के इनायत के अलावा और कुछ हो सकता है, वहाँ खाली के बदल है वह जदा हुए जाने जिंदा गाय के इतराज का बदला राय के इनायत के अलावा और कुछ हो सकता है, जब यहाँ राय के इनायत होगी तो वहाँ राय के इनायत होगी। इस तरह हम अपने अंदर झुकाव पैदा करना बहुत बड़ी चीज है, अल्लाह हम सबको तौफीक दे, क्योंकि मर्जियत पर अगर कोई है रजी अल्लाह मालूम होता है जो बंदे का कुछ होना अल्लाह से इस नतीजे का है कि अल्लाह बंदे से खुश हो, जब अल्लाह से बंदा खुश होगा तो अल्लाह मुझसे खुश होगा, बंदे का खुश होना ये इनायत करे और अल्लाह का खुश रहना है कि इनायत करे, जब साफ हर जगह के एहसान एहसान राज्य ताज का बदला राज्य इनायत के अलावा और भी कुछ हो सकता है, जब तुम ताज इंतजार करोगे तो अल्लाह इनायत अदा फरमाएगा। ये बहुत सुंदर धन मिल गया है, मालूम होता है कि बंदे का कुछ होना अल्लाह से नतीजा इसका है कि अल्लाह बंदे से कुछ होगा दिए हाजिर आइए जवाब में समझना, यहाँ रहा है अपने मजलूम को साबित कर रही है और दोनों आदमी करते रजी अल्लाह तुम राजी होगे अल्लाह के आकाम से तो अल्लाह राजी हो रहे तो इसका भी हर वक्त ख्याल कि अल्लाह ताला से कि ऐसी इबादत करें ऐसी ताअत करें ऐसा झुकाव इख्तियार करें कि अल्लाह ताला हमारे पर करम फरमाने लगे, रमजान भूख प्यास है जाहिर है खाने पीने की अनानियत होती है, जब ये भी चीज नहीं है फिर भी अगर अल्लाह के सामने झुकाव न हो तो अल्लाह की बात है, ये इसीलिए है कि अल्लाह ताला अपने फल और कर्म को मकबूल करें, लेकिन तुमको भी चाहिए इस लायक अपने को बनाओ कि अल्लाह का फल तुम्हारे कर्म मकबूल हो, अल्लाह ताला हम सब लोग के इसी चौकी पर खास तौर पर मैंने इसलिए बताया है कि अल्लाह ताला के सामने जितना झुका होगा जितनी हिदायत होगी जितनी ताज होगी अल्लाह ताला की बख्शिश उससे कम नहीं होगी उससे ज्यादा होगी। इस दिन आप तिलावत करके इंतमाम जिक्र करके इंतमाम दुआओं का इंतमाम होना चाहिए, अल्लाह हम सबको तौफीक फरमा फरमाए, क्योंकि रमजान में हमने देखा है बहुत है अजीब गरीब बनाना चाहिए जो फरमाते थे कि देखो इस साल ऐसा ना हो तो तुम्हें मालूम हो जाओ कुछ ही करो को दौलत हाजिर हो जाए, जब भी रमजान गुजरना है ये बाधा हम लोग देख रहा हूँ घर के लोगों से देखो गफलत में बदलता अल्लाह ताला हम सब लोगों को इन अल्लाह के तालीमात पर अमल करने की तौफीक फरमा फरमाए और अपने बख्शिशों से अपने इनायतों से अल्लाह ताला हम सब लोगों को मुशर्रफ फरमाए। ये रमजान जो हम जैसे लोगों का तजर्बा आखिरी रमजान है, इसमें गफलत से गुजारना बहुत ही लाओबाली बंद लापरवाही की बात है, अल्लाह ताला हम सब लोगों को इसके करने की तौफीक दे, हर दिन नहीं तो हर समय की तौफीक फरमा फरमाए। फजूल बातों से लायानी बातों से बचना चाहिए। खानदान मुझे खुद पूछते थे अगर कि जा देखो लोग क्या कर रहे हैं, पर मैं देखो स्वयं तो कोई बात नहीं, लापर सियासी बात ना करते सिर्फ कि लायानी बातें ना करो, सो जाओ ठीक है गिरावट हो ये मगर लायानी बातें नहीं होनी चाहिए। सरकार के लोग बराबर तंगी इस बात से मुझे पूरे से देखो लोग क्या कर रहे हैं, सियासी बातें दुनिया के बातें लगो बातों से अपने औकात को जाए ना करो, बहुत गिनती वक्त है अगर नहीं कर सकते सो जाओ मगर बुजुर्ग बातें ना करो। इस तरह आपको वही लाली बात जो होंगे जिनकी चाहे अमर हुए न हो, क्योंकि हमारे वास्ते से बहुत सी चीजें उन्होंने कहलाई पहुंचाई। इस तरह को हम आप हजार पहुंचाते हैं और अपने को हम पहुंचाते हैं कि अल्लाह तारा मुझे भी रमजान के लम्हात के करने जो भी अवकाश नहीं अयाम जाएगी लम्हात ला वो बात है दयानी बात है मेरे हुस्न इस्लामी बड़े स्तर को बढ़ाया आदमी को मुझे इतना सी बातें लायानी बातों को कर दिए खास से रमजान अल्लाह ताला हम सबको इसकी तौफीक दे कि हम अय्याम की कदर लायानी की कदर कुरान पढ़ते हैं सुनते हैं जिस जो जहाँ तक हो सके। अब कोई मजबूरी है माजूरी है बीमारी है कोई दूसरी बात है बारह इस यौम की इस लैलात की हर तरह की हम सबको कदर करनी चाहिए। अल्लाह मुझे भी तौफीक दे आप राम भी और इस रमजान की बरकत से बहुत सी मुसीबतें हम मुसलमानों पर आए अल्लाह ताला उन मुसीबतों को दूर फरमा दे। कुरान की बरकत से रमजान की बरकत से दावत की बरकत से अल्लाह ताला लायानी बातों से हमको महफूज रखे और बहुत सी ऐसी चीजें जो मसाइल की हैं अल्लाह उन मसाइल से भी दूर फरमाए। जो लोग इन परेशानियों में किसी तरह से परेशानियों में अल्लाह ताला उन तमाम परेशानियों से हम सब ले जाते हैं अल्लाह ताला नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम रमजान के सुफेद में कुरान पाक के सुफेद में तमाम वो मुसीबतें जो आती रहती हैं अल्लाह उन सब हमारे पास जो लोग परेशानियों में हैं अल्लाह उन परेशानियों से ले जाते हैं अल्लाह ताला अपने इनाम से जाहिर इनाम से भी और बाकी इनाम आचार सब लोगों को मुसलमान होता है खास कर से अल्लाह अपनी मोहम्मद अलीस्मत से इलाही मकसूद मंजूरी वे लाए हूँ बहुत हमारे हजार लक्ष्य बल्कि एक खास अल्लाह इलाही मकसूद मंजूरी वे लाए हूँ मोहब्बत और मार्फत खुद ले इलाही अल्लाह आप हमारे मकसूद हैं आपके जिला मकसूद है अपनी मोहम्मद मार्फत से बुलवा दी बहुत हजरत से आपको नहीं क्या फरमाते हैं चाहे इला करवा दें कि जो कुछ हमको मिला ही दुआ से मिला है इलाही मकसूद मंजूरी बने लाए तू मोहब्बत मार सके अपनी मोहब्बत अता फरमाए अपनी मार्फत हमारे अंदर ख्वाजा मोहम्मद मासूम फरमाते हैं मुझे चाहू है कि गुरू में अल्लाह की मोहब्बत नहीं कैसे जिंदा है मामूली बात है ख्वाजा मोहम्मद मासूम 7 लाख मुरीद या 7,000 के खलफा थे अजन के कला मैदा या खलफा में जैसे मुझे जिस साथ थे वो ये कह रहे हैं मुझे ताजुब है कि जो ये कुलूब अल्लाह के मोहब्बत से खाली हो कैसे भी जीता है इस तरह में हम लोग नहीं सोचते हम लोग उसी चीज ले गए हैं कभी याद करना चाहिए दुआ तो करना चाहिए अल्लाह हमारे कुलूब को अपनी मोहब्बत से मुझे मुनव्वर करवा दे अपने जिक्र में मशगूल रख मकासी से अल्लाह हमको बचाए गुनाहों से बचाए ताआत के बजा लाने की चौकी पर इलाज मकसूद मजदूरी मिले जाए तो मोहब्बत और मान सके आप हमारे मकसूद हैं आपके रजा मकसूद हैं अपनी मोहब्बत और मार्फत से हम सब लोगों को मिल जाए फरमाए ये बहुत बड़ा वजीफा है अल्लाह के नक्शबंदिया का उस वह हम लोगों को बजा ला रहे हैं इलाही मकसूद मजदूरी में लेना है तू मोहब्बत और मार्फत है खुद बचे अल्लाह हमको भी जरूरी है आप हजरात को भी आप अलहमदिल्ला जाए दुआ कीजिए अल्लाह। اللہ سے اللہ تعالی ہمارے نفوس کو مطمئن فرما دے، لوامگی سے نکال، اماری سے نکال کر کے اطمینان کی کیفیت اس کے اندر پیدا فرما دے، اللہ ہم سب سے راضی ہو جائیں، اللہ تعالی اپنی رضا سے اپنی خوشبودی سے ہم سب کو مشکل فرما دے، یا اللہ ہم کو گناہوں سے بچائے، گناہ کے تقاضوں سے اللہ ہم کو محفوظ رکھے، اللہ تعالی طاعات کو بجا لانے کی توفیق دے، یا اللہ اپنے کمی کا ہم کو استحضار عطا فرما، یا اللہ ہماری کمیوں کو دور فرما اور ہمارے عاجزی کو دیکھ کر کے خاص اپنا کرم اور فضل عنایت فرما، تاکہ رمضان ہمارے لیے موجب برکت ثابت ہو، یہ رمضان کے روزے موجب برکت جو سعادت حاصل ہو، یا اللہ جو ہم دعائیں کریں اللہ تعالی ان دعاؤں کو قبول فرما، یا اللہ ہم مجبور ہیں، پریشان ہیں، بے کس ہیں، نا سمجھ ہیں، کمزور، اللہ ہماری کمزوری بیان فرما دے گے، ہماری بے بسی بیان فرما دے گے، ہماری تمام حاجات کو چاہے بیوی ہو یا بیوی ہو اس کو پوری فرما دے، ربنا تقبل منا انك انت السميع العليم، برحمتك يا ارحم الراحمين، بحرمة سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم.